सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. त्यही एउटा तस्बिरले जुरायो हामीलाई, हुन सक्छ तकदीरले जुरायो हामीलाई. त्यही एउटा तस्बिरले जुरायो हामीलाई, हुन सक्छ तकदीरले जुरायो हामीलाई. बेग्ला बेग्लै बाटो अब एउटै भएको छ, बेग्ला बेग्लै बाटो अब एउटै भएको छ. त्यही एउटा तस्बिरले जुरायो हामीलाई, हुन सक्छ तकदीरले जुरायो हामीलाई. बेग्ला बेग्लै बाटो अब एउटै भएको छ. साँच्चै यो मङ्सिरले जुरायो हामीलाई, साँच्चै यो मङ्सिरले जुरायो हामीलाई. तिमी अर्कै घरको मान्छे हो, म अर्कै घरको मान्छे, साँच्चै मलाई कस्तो कस्तो लागिरहेको छ. थोरै लाज जस्तो, थोरै अप्ठ्यारो जस्तो, थोरै दुविधा जस्तो, अनि धेरै भन्दा धेरै चाहिँ खुसी जस्तो, यस्तै भइरहेको छ मलाई. मैले भेउ पाउनै सकेको छैन के गर्ने कसो गर्ने भनेर. जिन्दगीको यहाँसम्मको यात्रामा धेरैको जन्ती गइयो. साथीहरूसँग गाडीको छतमा कुचिएर जन्ती जाँदा यत्तिकै पनि रमाइलो मान्दै बाटोमा चिच्याउँदै चिच्याउँदै गइन्थ्यो. बेहुलीको घर पुगेपछि हामीलाई बेहुला र बेहुलीको मतलबै हुन्थेन, बरु अरूलाई जिस्काउँदै रमाइलो गर्न पो लागि पर्थ्यौं. हामी मातिएका केही केटाहरू बेहुला हुनुको महसुस कस्तो भइरहेको छ त भनेर त्यो साथीलाई खुबै जिस्काउँथ्यौं बरु. अनि छेउमा गएर बेहुलीले पनि सुन्ने गरी, लौ साथी तेरो पनि व्यक्तिगत स्वतन्त्रताको दिन सकिए आजबाट भनेर खुब छेडछाड गर्थ्यौं हामी. बत्तर खाँदा पनि साथीको सालीहरूलाई खुब जिस्काइन्थ्यो. त्यो सही थियो कि गलत भनेर कहिले नै सोचिएन, बरु यस्ता उत्पटाङहरू अरू पनि थुप्रै गरिए. अरूहरूको जन्ती जाँदा, जन्ती गएको जति नै धेरै अनुभव भए पनि आफै दुलहा बनेको अनुभव चाहिँ बिल्कुल फरक हुँदो रहेछ. त्यो अर्कै खाले खुसी मिल्दो रहेछ त्यति बेला, जुन शब्दमा बताउनै सकिँदैन. एउटा अलग बाटोबाट हिँडिरहेकी तिमी अनि अर्को बिल्कुल अलग बाटोबाट हिँडिरहेको म, अब एउटै बाटोमा गाभिन आइपुगेका छौं. फरक फरक गोरेटोहरूबाट अघि बढ़िरहेको हाम्रो जीवन रेखा यहाँनिर जोडिन आइपुगेको छ. यहाँनिर जोडिएको यो यात्रा आज जति खुसीमय छ, क्रमशः यो खुसी त केही घटेर जाला नै, तर यसलाई सधैँ जोगाएर भने राख्न सक्नुपर्छ हामीले. एउटा फरक संस्कार सिकेर हुर्किएकी तिमी र अर्को फरक संस्कार सिकेर हुर्किएको म बीचमा विचारका असमानताहरू धेरै होलान्। हाम्रा सोचहरू अनेक होलान्, हाम्रा इच्छाहरू, रहरहरू, रुचिहरू सबै एकनाश नहुन पनि सक्छन्। फेरि पनि हामीले अब बाँच्ने जिन्दगीको बाटो भने एउटै भएको छ। अब हाम्रो घरको छानो एउटै भएको छ, अब हाम्रो विस्तारा एउटै भएको छ। यो एक हुने क्रम यतिमा मात्रै सीमित छैन, अरू अरू पनि थुप्रै कुरामा एकाकार भएका छौं हामी। सबैभन्दा ठूलो कुरा त हामी दुई मान्छे अब एक भएका छौं। यसरी एकीकृत भइरहँदा केही अप्ठ्याराहरू पक्कै पनि आउनेछन् भोलिका दिनहरूमा। वैचारिक बेमेलले समस्याहरू निम्ताउन सक्छन्। हो, यस्तै बेलामा त हुने हामीले आफ्नो हठ त्यागेर सम्झौता गर्नुपर्ने, नत्र त यो सहयात्रा चुडिन कति नै बेर पो लाग्छ र। मैले हाँस्दै जोडिएको धेरै वैवाहिक सम्बन्ध पलभरमा नै टुटेको देखेको छु। हामीले त्यो जोखिमबाट टाढै रहन, कतिपय कुराहरूमा आफ्नो इच्छा मारेर भए पनि एकअर्काको भावनाको सम्मान गर्नुपर्नेछ। यस्ता अवस्थाहरूको लागि तयार रहनुपर्छ हामी। सधैँ मिलेर सधैँ राम्रै भएर बसिरहँदा कहिलेकाहीँ हाम्रो सम्बन्ध बिगार्नका लागि अनेकन कुराहरू अनेकन ठाउँहरूबाट लगाइन सक्छ। त्यस्ता अवस्थाहरूमा पनि हामीले सजिलै उम्किन सक्नुपर्छ। सकेसम्म सधैँ आसपास हुनुपर्छ, टाढा हुँदा पनि धेरै विश्वास हुनुपर्छ। सकेसम्म सधैँ आसपास हुनुपर्छ, टाढा हुँदा पनि धेरै विश्वास हुनुपर्छ। कुरा काटलान दुनियाँले वास्ता गर्नु हुँदैन ती, हामी दुईको सम्बन्ध त खास हुनुपर्छ, हामी दुईको सम्बन्ध त खास हुनुपर्छ। समाजले से थरी कुरा काटी देला, ओ समाजले से थरी कुरा काटी देला, आफूलाई पानी हो जस्तो लाग्ला, आफू पनि झरला। तिमी अर्कै घरको मान्छे, म अर्कै घरको मान्छे, सबै कुरा कहाँ मिल्ला, केही तिमी सहनु बाँकी मै सहुला। आखिर जिन्दगी भनेको सम्झौता पनि त हो, आफ्नो एकहोरोपन मात्रै कहाँ हो र जिन्दगी। तिमी र म मिलेर हामी भएका छौ। यो हामीसम्मको यात्रामा कसैकी छोरी तिमी, आज कसैकी श्रीमती हुन आइपुगेकी छौ। ठिक त्यसरी नै कसैको छोरो म, कसैको श्रीमान हुन आइपुगेको छु। मैले एक्लो यात्रा गरेको धेरै अनुभव बटुले, त्यसो त तिमीले पनि बटुल्यौ। मलाई जस्तै तिमीलाई पनि धेरैले धेरै पटक सोधे होलान्, कहिले हो घरजम बसाउने भनेर। हामीले यो मङ्सिरबाट ती सबैलाई एकै पटक जवाफ दिएका मात्रै छैनौ, थप धेरै जिम्मेवारीहरू पनि आफ्नो आङमा खापेका छौ। यो त्यस्तो जिम्मेवारीको भारी हो जसलाई हामी अब कहिले पनि बिसाउने छैनौ, बरु झन थपेर सधैँ बोकेरै अघि बढिरहनेछौ। पहिले कसैकी छोरी मात्र थियौ तिमी, मसँगको आजीवन अनुबन्धले कसैकी श्रीमती भनेर चिनिनेछौ अब, अनि म पनि कसैको श्रीमान भनेर। भोलि समयले क्रमशः अर्को परिचय पनि थपिदेला हामीलाई, कसैको बुवा र आमा बन्ने परिचय। छोरा छोरीदेखि बुवा आमासम्मको त्यो यात्रामा हामी सधैँ एक अर्काको धुरीखाम्बो बनेर उभिरहेका हुनेछौ। त्यसो त कतिपटक मैले आफ्ना विचारहरू लाद्छु होला तिमीमा, कतिपटक जबरजस्ती आफ्नै निर्णयमा सहमत गराउँछु होला तिमीलाई, अनि तिमीले पनि त्यसै गर्लिउ। फेरि पनि हामी बीचको समझदारी भने कायम नै रहनुपर्छ, त्यति बेला व्यक्तिगत अहम्ता हावी हुन दिनु हुँदैन। हामीले यहाँसम्मको यात्रामा कति मङ्सिरहरू आए, कति मङ्सिरहरू गए, यस्ता अरू पनि यामहरू आए, अनि अरू पनि थुप्रै थुप्रै यामहरू गए। ती कुनैले पनि त्यति साह्रो प्रभाव पार्न सकेन जिन्दगीमा। एक्लो जीवन अव्यवस्थित हुँदो रहेछ, त्यो सरल रेखा पनि बाङ्गो टिङ्गो जस्तो भइदिँदो रहेछ। मैले कतै पढेको थिएँ, घर भनेको महिला हो पुरुष होइन भनेर, किनकि पुरुष अस्तव्यस्ततालाई अँगालेर हिँड्छ, त्यसको व्यवस्थापनमा महिला बढी सक्रिय हुन्छन् र सफल हुन्छन् भनेर पढेको थिएँ। लाग्दैछ जिन्दगी व्यवस्थापनको, जिन्दगी व्यवस्थित भन्ने यो बाटोमा पहिलो पाइला उचालेका छौं हामीले। म सोच्दैछु हाम्रा छोराछोरी हुनेछन्, तिनीहरूलाई धेरै पढाउनेछौं, राम्रो जागिर खानेछन् तिनीहरूले, अनि धुमधामसँग बिहे गरिदिनेछौं। त्यसपछि आफूले जागिर छाडेर बुढेसकालमा तिनी नाति नातिना खेलाएर हाँसी खुसी बस्नेछौं। हो, यस्तै यस्तै अनेकन सपनाहरू पो देख्न थालेको छु मैले त। सपनाहरू यति रमाइलो, यति आनन्ददायक पनि हुँदा रहेछन्, सोच्दा मात्रै पनि कति हो कति खुसी मिल्ने। एउटा कुरा भनौं, एउटा विगत जोसँग पनि हुन्छ, हुनसक्छ त्यो मसँग पनि छ अनि तिमीसँग पनि। हिजोका समयहरू यदाकदा कागजका पानाहरू जस्तै असरल छरिएका होलान्, त्यस्तो हुन सक्छ। म यति चाहन्छु कि हिजोको विगतले आजको वर्तमान बिथोलिनु हुँदैन, जे भयो सो भयो भनेर अब अगाडि बढ्नुपर्छ। जिन्दगीको यात्रामा कुनै ठाउँमा कुनै मोडहरूमा गएर मन अल्झिएको हुन सक्छ, तर अब मन त्यही अल्झाइरहनु हुँदैन। हिजोको कुनै सम्बन्धहरूको त्यान्द्रोमा जेलिएर आजको सम्बन्ध धरापमा पार्नु हुँदैन। हामीले यस्ता कुराहरूमा खुलस्त हुनु आवश्यक छ। हामी एकअर्काको श्रीमान श्रीमती त हौं, तर हामी सधैँ एकअर्काको सबैभन्दा नजिकको मिल्ने साथी पनि भएर रहिरहनुपर्छ। यत्रो लामो जीवन तिमीसँग एक इमान्दार पतिको रूपमा बिताउने प्रण गरेको छु मैले। मलाई विश्वास छ तिमीले पनि त्यस्तै प्रण गरेकी छौ। मैले सुनेको थिएँ एउटा त्यस्तो साथी जोसँग पनि हुनुपर्छ, जससँग आफ्ना हरेक कुराहरू निर्धक्कसँग सबै कुरा बाँड्न सकियोस्। त्यस्तै साथीको रूपमा तिमीलाई पाउनेमा आशावादी छु म, अनि आफूलाई पनि त्यस्तै साथी बनाउनेछु तिम्रो। एउटा मिल्ने साथी, सबैभन्दा नजिकको साथी। मिठो पिठो जे जे पाक्छ बाँडी चुडी खाउँला, जुत्रो झाम्रो जे भए नि पुर्याएर लाउँला। मिठो पिठो जे जे पाक्छ बाँडी चुडी खाउँला, जुत्रो झाम्रो जे भए नि पुर्याएर लाउँला। घरको छानो चुहिएला मनको छानो चुहिँदैन, माया बाँड्दै एकअर्कामा धेरै रमाउँला, माया बाँड्दै एकअर्कामा धेरै रमाउँला। केही तिमले अनि केही मैले सहनु पर्छ, अनि मनको कुरा एक अर्कालाई कहनु पर्छ। केही तिमले अनि केही मैले सहनु पर्छ, अनि मनको कुरा एक अर्कालाई कहनु पर्छ। आज जस्तै धेरै माया हुनुपर्छ हामी बीचमा, जिन्दगीभर जोडी ढोकुर भएर रहनुपर्छ, जिन्दगीभर जोडी ढोकुर भएर रहनुपर्छ। हप्ता दिनमा एक फेर घर घरमा आउँछ, छुट्टिएपछि न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। आउनुहोस् प्रेम गगनमा पुगौ माथि माथि, सुभाषसँगै महावीर छु मन बहकाउने साथी। प्रेम र जीवन सम्बन्धमा तपाईँले भोगिरहेको कुरालाई छलफलको विषय बनाउने तपाईँको मनमा बसेको एउटा रेडियो कार्यक्रम बहके नि मन। कतै नयाँ सम्बन्ध जोडिँदै गरेको तपाईँ, कतै भएकै सम्बन्ध तोडिँदै गरेको तपाईँ, अनि कतै निर्धक्क सम्बन्ध बचाइराख्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। कसै न कसैको विवाहको माहौलले कुनै न कुनै रूपबाट तपाईँलाई छोइरहँदा म भने एकैछिन तपाईँको मनको दैलो ढकढक्याउन आइपुगे। मनभित्रै बसेर एकैछिन बात मार्न सारथी सुनिल पन्तसँगै, सारथी सुभाष पन्तसँगै अब एकैछिन भलाकुसारी हुन सक्छ, मुक्तकमै पनि फेरि जुहारी हुन सक्छ। अब एकैछिन भलाकुसारी हुन सक्छ, मुक्तकमै पनि फेरि जुहारी हुन सक्छ। बहकाएर तपाईँलाई जानु त पर्छ नै मैले, बसुन्जेल साँच्चै त्यो मन आभारी हुन सक्छ, बसुन्जेल साँच्चै त्यो मन आभारी हुन सक्छ। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न आइसकेँ। सिसा वारिपट्टि छु म महावीर विश्वकर्मा, अनि पारिपट्टि हुनुहुन्छ सुभाष पन्त। आज पनि तपाईँलाई बहकाउने जमरको सहित आएका छौँ। कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ। यही काठमाडौँमा बढ़िरहेको चिसो सँगै छौ हामी, तपाईँको ठाउँतिर पनि चिसो बढ़िरहेको होला। रेडियो माडी चितवनको उत्पादन हो कार्यक्रम बहकिने मन। तपाईँले देशभरिका 90 भन्दा धेरै रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम बहकिने मन प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो र यो कार्यक्रममा कुनै एउटा विषयमा हामी छलफल गर्छौं, तपाईँको विचारहरू बुझ्छौं, आफ्ना केही कुराहरू राख्छौं, साताको छ उत्कृष्ट मुक्तक पनि सुनाउँछौं। आजको विषयमा तपाईँले फोनमा आउनु भएर विचार पनि राख्नुहुनेछ, मुक्तक पनि राख्नुहुनेछ। यसै यसै गरी अघि बढ्छौं र आजको लागि विषय के रहेको छ भने, यो मङ्सिर महिना हामी विशेष गरी विवाह बढी हुने महिना भनेर बुझ्छौं। भलै यो महिनामा यो वर्ष चाहिँ त्यति धेरै लगनहरू परेनन्, तर पनि मङ्सिर महिनामा धेरैको विवाह चाहिँ हुने गरेको छ। यो अवस्थालाई नै मध्यनजर गर्दै आज हामी बुझ्न खोजिरहेका छौँ कि पछिल्लो समय युवा जमात प्रेम सम्बन्धमा रहेको धेरै हुन्छन्, अधिकांश मैले सबै भनिनँ, धेरै हुन्छन्, र त्यो प्रेम सम्बन्ध विवाहसम्म नपुगेर ती युवा जमात चाहिँ अरूसँगै विवाह गरिरहेको पनि हामीले धेरै पाएका छौँ। यदि यस्तो अवस्था रह्यो भने, यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने, अब नवविवाहित जोडीले त्यो सम्बन्धको बारेमा एकअर्कालाई थाहा दिनु पर्छ कि पर्दैन, किन त आज हामी यो विषयमा कुरा गर्छौँ। हिजो म कसैसँग प्रेम गर्थे भन्ने कुरा अबको आफ्नो श्रीमान अथवा श्रीमतीलाई त्यो भन्नु आवश्यक छ कि छैन, भन्नुपर्छ कि पर्दैन, किन कारणसहित आज यो विषयमा कुरा गर्छौँ। 01-52-60-682 यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ। कोही साथी फोन सम्पर्कमा आइसक्नु भएको छ। आज मैले कार्यक्रम प्रसारण हुने रेडियोहरूको पनि नाम लिनुपर्ने हुन्छ, तसर्थ अलिक छिटो छिटो पनि बोल्छु होला। हुनुहुन्छ फोन सम्पर्कमा कोही मित्र? हेलो, हजुर नमस्कार। हजुर दाजु नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुन्दर सुदूरपश्चिमदेखि, सुन्दर सुदूरपश्चिम दार्चुलादेखि चोटान गरेको दाजु। दार्चुलाबाट सुन्दर ठाउँबाट आउनु भएछ। तपाईँलाई पनि म ढिलो नगरिकन, तपाईँलाई पनि होइन, सुरुमा तपाईँलाई नै सोध्दैछु, यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने, अब नवविवाहित जोडीले त्यो सम्बन्धको बारेमा एकअर्कालाई थाहा दिनुपर्छ कि पर्दैन, किन होला? हजुर के भन्नुभयो, स्पष्ट सुनिएन दाजु। लौ फसाद पर्यो, कार्यक्रम सुनिरहनु भएको थिएन? सुन्दैछु दाजु। मैले प्रश्न अघि पनि भनेको थिएँ, हिजो कसैसँग प्रेम गरेको व्यक्ति आज अर्कै व्यक्तिसँग विवाह गर्यो भने, अहिले विवाह भएको आफ्नो श्रीमान अथवा श्रीमतीलाई हिजोको आफ्नो प्रेम सम्बन्धको बारेमा बताउनु थाहा दिनु आवश्यक छ कि छैन होला? दाजु त्यो बताउनु आवश्यक हुँदैन जस्तो लाग्छ मलाई। किन त्यस्तो लाग्छ तपाईँलाई? त्यो बतायो भनेपछि त्यो खालि उसको इज्जतमा दाग लाग्न सक्छ, त्यही भएर हाम्रो समाजले नखोल्दा ठिक होला जस्तो लाग्छ। त्यसलाई मान्छेले आफ्नो इज्जतसँग जोडेर पनि हेरिदिन्छन् कतिपयले, होइन? हजुर हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। दाजु यो मुक्तक माया प्रेममा मात्र हो कि त्योभन्दा बाहिरको जुन भन्नुभयो नि भन्न पाइन्छ? सकेसम्म माया प्रेमकै विषयमा, जिन्दगीकै विषयमा भन्नुभएदेखि खुसी, तर अरूमा भन्नुभए पनि बेखुसी चाहिँ हुने छैन। ए ठिक छ दाजु, ल हुन्छ है। गलत गरे भन्दै स्वयं भूल आएपछि, गलत गरे भन्दै स्वयं भूल आएपछि, लौ टिप घरभित्रै भनी फुल आएपछि, गलत गरे भन्दै स्वयं भूल आएपछि, लौ टिप न घरभित्रै भनी फुल आएपछि, समात्न सक्नुपर्छ जोर गरेरै भए पनि, गलत गरे भन्दै स्वयं भूल आएपछि, लौ टिप न घरभित्रै भनी फुल आएपछि, समात्न सक्नुपर्छ जोर गरेरै भए पनि, क्षमा जस्न आइमाईहरूको हुल आएपछि, गलत गरे भन्दै स्वयं भूल आएपछि, लौ टिप न घरभित्रै भनी फुल आएपछि। हस् दाजु, कहिले सही त कहिले गलत हुन सक्छ, कहिले सही त कहिले गलत हुन सक्छ, गलत हुँदा विपरीतमा जगत हुन सक्छ, कहिले सही त कहिले गलत हुन सक्छ, गलत हुँदा विपक्षमा जगत हुनुपर्छ हुन सक्छ। जति काम गर्छौं हामी सही गर्ने प्रयत्न गरौं, जति काम गर्छौं हामी सही गर्ने प्रयत्न गरौं, होइन भने सामर्थ्य थियो फगत हुन सक्छ, होइन भने सामर्थ्य थियो फगत हुन सक्छ। जानुभयो कि? सुन्नुहोस् एउटा कुरा ल, तपाईँलाई भन्नै पर्ने कुरा चाहिँ, तपाईँले भनिरहँदा आइमाई भन्ने शब्दको प्रयोग गर्नुभयो, यो शब्दको प्रयोग हामी नगरौँ है, यो चाहिँ त्यति उचित शब्द होइन, यसले चाहिँ पीडा दिन्छ, महिला भनौँ है नारी भनौँ, यो शब्दको प्रयोग नगरौँ भन्न खोजेको। हस् नमस्कार, छुटिन्छु। यस्तो कुरा पनि गर्छौँ हामी कार्यक्रममा कि कुन शब्दले कुन एउटा समुदाय विशेष, कुन वर्ग विशेष या कतापट्टि त्यसले पेच नपारोस् भन्ने चाहिँ रहन्छ कामना सधैँ। कार्यक्रम हो बहकिनी मन, तपाईँ सुनिरहनु भएको छ 01-52-60-682 यो नम्बर खुला गरेका छौं। यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने नवविवाहित जोडीले त्यो सम्बन्धको बारेमा एकअर्कालाई थाहा दिनुपर्छ कि पर्दैन, किन होला, यही विषयमा विचार राख्दैछौ। कोही मित्र आउनुभन्दा अगाडि म सरसर्ती कार्यक्रम प्रसारण हुने रेडियोहरूको नाम एकदमै छिट्टो भनिहाल्छु। काठमाडौँमा रेडियो बागमती र रेडियो हिमालय .com प्रसारण हुन्छ कार्यक्रम, त्यस्तै गरी नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी, रेडियो राजमार्ग र रेडियो कृषि, चितवनमा रेडियो माडी, रेडियो ध्रुवतारा, रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ, रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी, रेडियो सुनवल, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो छिमेकी, सोलुखुम्बुमा शिखर एफएम, दुधकोशी एफएम, कैलालीमा रेडियो डौना बेबरी, फुलबारी एफएम, टिकापुर एफएम, कोसेली एफएम, रेडियो सखी, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णसार, रेडियो प्रतिबोध र रेडियो कोहलपुर, सर्लाहीमा रेडियो एकता, रेडियो मुक्तेश्वर, दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच, रेडियो हापुरे, रेडियो देउखुरी, धनगढ़ीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, पश्चिमाञ्चल एफएम र रेडियो मुक्तिनाथ, कञ्चनपुरमा रेडियो महाकाली, रेडियो पश्चिम नेपाल, रेडियो नागरिक, रूकुममा रेडियो सानीभेरी र रेडियो उत्तरगंगा, रोल्पामा रेडियो रोल्पा, डोटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारोशन, रेडियो अछाम, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम, रेडियो भेरी, कपिलवस्तुमा रेडियो समानता, भोइस एफएम, रेडियो परिवर्तन र रेडियो मायादेवी, बर्दियामा रेडियो गुरुबाबा, रेडियो बबई, फुलबारी एफएम, संखुवासभामा खाँदबारी एफएम, मा रेडियो शारदा, रेडियो कपुरकोट र रेडियो राप्ती, रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर र रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभा, रेडियो दर्पण, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली, रेडियो सूर्योदय, कास्कीमा रेडियो लेखनाथ, गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई, गोर्खामा रेडियो मनोकामना, बैतडीमा रेडियो सौगात र रेडियो निङ्ला सैनी, डडेलधुरामा रेडियो अमरगढ़ी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढ़ी र रेडियो सिद्धबाबा, धनगढ़ीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलंगा, पर्सामा गढ़ीमा एफएम, रौथटमा रेडियो गुञ्जन, दार्चुलामा रेडियो दार्चुला, नयाँ नेपाल एफएम र मालिकार्जुन एफएम, पाँचथरमा रेडियो सुमहातलुङ, बागलुङमा रेडियो परिवर्तन, इलाममा रेडियो नेपालवाणी र स्याङ्जामा कालीगण्डकी एफएमबाट कार्यक्रम सुनिरहनु भएको छ। अरू रेडियोहरूको नाम मैले छुटाएको भए मलाई जानकारी दिनुहोला। फेसबुक पेजमा म अर्को हप्ता लिनेछु। कोही साथी अघि नैदेखि फोन सम्पर्कमा हुनुहुन्छ। हेलो, हेलो दादा नमस्ते। हजुर नमस्कार, धेरै बेर कुराएँ है तपाईँलाई मैले, कहाँबाट को बोल्नु हुँदैछ? हजुर सल्यानदेखि सन्तोष बिहाम हो। ए सन्तोषजी, अलि बढी बेर कुराएँ कि जस्तो लागिरहेछ तपाईँलाई। अनि सन्तोषजी, यदि विगतमा कसैसँग भएको प्रेम सम्बन्धको बारेमा अब विवाह गरिसकेपछि श्रीमान वा श्रीमतीलाई त्यो विषयमा जानकारी दिनु कतिको आवश्यक हुन्छ? त्यो जानकारी दिनु आवश्यक जस्तो मलाई लाग्दैन सर। किन होला त्यस्तो? किनकि अब छुट्टिएपछि अब आफ्नै जिन्दगी बिताउनु छ, अब किन अब त्यो त माईको विचार है। अब एउटा जिन्दगी बिताउन खोजिसकेपछि त्यो हिजोको विषयमा किन अल्झिने भन्ने पनि, तपाईँको किन बताउने भन्ने तपाईँको विचार हुन्छ। तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हजुर, यो पापी दुनियाँ नै बबाल हुँदैछ, जिन्दगी नै यहाँ बेहाल हुँदैछ, यो पाप दुनिया नै बबाल हुँदैछ, जिन्दगी नै यहाँ बेहाल हुँदैछ। सबैको भलो चिताउने सन्तोष पियाम, सबैको भलो चिताउने सन्तोष पियाम, आज आफ्नो तालमा। तपाईँको फोन सम्पर्कमा अवसर पर्यो, सन्तोष आउनु भएको थियो, पूरा मुक्तक सुन्नै पाइएन उहाँको। आजसम्म सँगै थियौं, भोलि फरक भयो तिम्रो, उही बाटो उही घुम्थी, बोली फरक भयो तिम्रो। आजसम्म सँगै थियौं, भोलि फरक भयो तिम्रो, उही बाटो उही घुम्थी, बोली फरक भयो तिम्रो। सजिन त सजियौ रे परी जस्तै घुम्टोभित्र, दुल्हा अर्कै जन्ती अर्कै डोली फरक भयो तिम्रो, दुल्हा अर्कै जन्ती अर्कै डोली फरक भयो तिम्रो। भक्तराम पुन जुगार चार नेर्पा रोल्पा हाल साउदी अरबका मित्रको यो मुक्तक साताको छ मुक्तक अन्तर्गत। अर्को पनि म वाचन गर्छु। सोच्या थिइन दुःख देला यति धेरै जिन्दगीले, सोच्या थिइन दुःख देला यति धेरै जिन्दगीले, लडाएर घाइते पार्यो मलाई मेरै जिन्दगीले। कहीँ थकाई मारो भन्छु अझै अघि बढ भन्छ, मार्छ क्यारे पाइलै पछि लखेटेरे जिन्दगीले, मार्छ क्यारे पाइलै पछि लखेटेरे जिन्दगीले। जिन्दगीले नवराज नवोदित हाल अबुधाबी युएईमा रहनुहुने मित्रको मुक्तक। अर्को एउटा पनि भाषण गर्छु। मिलाएर फाटेको यो मन टाल्न सक्ने, याद छिर्ने सबै बाटोमा बार हाल्न सक्ने, मिलाएर फाटेको यो मन टाल्न सक्ने, याद छिर्ने सबै बाटोमा बार हाल्न सक्ने, हो म एउटा यस्तै डाक्टरको खोजीमा छु, शल्यक्रिया गरी मनको पीर फाल्न सक्ने, शल्यक्रिया गरी मनको पीर फाल्न सक्ने। श्याम श्रेष्ठ प्रयास भानुमती साथ हटिया तनहुँ हाल मकाउमा हुनुहुने साथीको यो मुक्तक मैले भर्खर वाचन गरे। यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने त्यो अब अहिलेको श्रीमान अथवा श्रीमतीलाई त्यो बताउनु आवश्यक छ कि छैन भन्ने विषयमा विचार लिइरहेका छौं। फेसबुक पेजमा प्राप्त भएका केही विचारहरू छन्। अञ्जना ढकाल भन्नुहुन्छ, लाइफ पार्टनरमा सब कुरा शेयर गर्नुपर्छ, पछि अरूबाट थाहा हुनुभन्दा आफैले भनेको राम्रो, प्रेम गर्नु पाप होइन, त्यसैले श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई त्यो कुरा शेयर गर्दा बताउँदा नै राम्रो हुन्छ, सम्बन्धमा पछि शंका नहोस् भनेर लेख्नु भएको छ। गोपाल सापकोटा लेख्नुहुन्छ, त्यो सम्बन्धको बारेमा एकअर्कालाई थाहा दिनुपर्छ, किनकि जुन सम्बन्धले पछि भविष्य त्यो नयाँ सम्बन्धलाई कुनै असर नगरोस् भनेर। बन्दिना राई भन्नुहुन्छ, बिहे गर्दा हामीले जे छ आफ्नो विगत सारा जानकारी गराएर अगाडि बढ्नु राम्रो। त्यस्तै गरी अशेष कुमार चौधरी भन्नुहुन्छ, भविष्यलाई खुशियाली बनाउनलाई र एक अर्कामा विश्वासको स्थापना गर्नलाई पनि एक अर्काको बारेमा सो कुरा जानकारी गराउनु आवश्यक छ, जरूरी छ जस्तो लाग्छ मलाई भन्नुभएको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा आउँदै हुनुहुन्छ, म त्यसले अर्को विचार पनि लिन्छु। भीम नेपाल भन्नुहुन्छ, मेरो विचारमा त्यो आफ्नो भूतको सम्बन्धलाई नकोट्याउनु नै सही हुन्छ, किनकि त्यही कुरालाई लिएर नव सम्बन्धमाथि शंका अनि उपशंकाहरू पैदा हुन सक्छन् र सम्बन्धमा बाधा आई बिग्रने सम्भावना हुन सक्छ भनेर। यसै गरी गोविन्द केसी भन्नुहुन्छ, हामीलाई आफ्नो लाइफ पार्टनरको अरू कोहीसँग प्रेम सम्बन्ध नभएको होस् भन्ने अपेक्षा गर्दछौं, त्यसैले यस्ता कुराहरू शेयर नगर्दा अर्थात नबताउँदा नै राम्रो हुन्छ, किनकि जति हामी सबै कुराको जानकार हुन्छौं त्यति नै हामीलाई ती कुराको भयले सताउँछ भन्नुभएको छ। पंकज खड्का भन्नुहुन्छ, त्यस्तो कुरा शेयर गर्नुपर्छ अर्थात बताउनुपर्छ, किनकि विगतबाट नै एउटा प्रेरणा पाइन्छ जस्तो लाग्छ मलाई त भनेर उहाँले भन्नुभएको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो दाजु नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म सुन्दर सुदूरपश्चिमको डनेलधुरादेखि अमर साँझ दाजु। अमरजी तपाईँलाई के लाग्छ आजको विषयमा, हिजोको त्यो प्रेम सम्बन्धको बारेमा बताउनु कतिको आवश्यक हुन्छ? हजुर त्यो एकदमै त्यो बेठिक छ दाजु, अहिले त्यो वर्तमान त्यो भूतको कुरा वर्तमानमा गरेर एकदमै त्यो समस्या समाधान हुँदैन भन्छुलाई। त्यो तपाईँको विचार हुन्छ, अब तपाईँको मुक्तक पनि राख्नुहोस् म अलि हतार। हजुर ल त है सुरु गर्छ। न मायाको भाव छ न दबाव छ, न मायाको भाव छ न दबाव छ, जिन्दगीमा तिमीलाई दिने न जवाब छ। न मायाको भाव छ न दबाव छ, जिन्दगीमा तिमीलाई दिने न जवाब छ। न त तिम्रो साथ छ न तिम्रो हात दियो, एकल प्रेमीको जिन्दगीमा मायाको रवाब छ। न त मायाको भाव छ न दबाव छ, जिन्दगीमा तिमीलाई दिने न जवाब छ। प्रेम त कतैबाट साभार हुनुहुन्न, प्रेम त कतैबाट साभार हुनुहुन्न, अनि वारको मान्छे कहिले पार हुनुहुन्न। प्रेम त कतैबाट साभार हुनुहुन्न, अनि वारको मान्छे कहिले पार हुनुहुन्न। उल्झनहरू आउँछन् तर सुल्झाउन सक्नुपर्छ, सम्बन्धमा कहिले पनि दरार हुनुहुन्न, सम्बन्धमा कहिले पनि दरार हुनुहुन्न। नमस्कार, छुट्टिन्छौ। जानुभयो उहाँ 0152-60-682 यो नम्बर खुला गरेका छौं। यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने नवविवाहित जोडीले त्यो सम्बन्धको बारेमा एक अर्कालाई थाहा दिनुपर्छ कि पर्दैन भन्ने विषयमा कुरा गरिरहेका छौं। कतिपय कुराहरू यस्तो हुन्छन् जसलाई सधैँ लुकाइरहन सकिन्न, यो कुरा पनि त्यस्तै हो। हिजोको विगतलाई हामीले लुकाउन खोज्यौं भने त्यो भविष्यमा निकै भयंकर भएर आइदिन सक्छ। भनिन्छ खास्टोले ढाकेर बिरालो लुक्दैन, त्यो म्याउ गरिहाल्छ एकचोटि भनेर। त्यस्तै हिजोको त्यो विगत हामीले लुकाउन खोज्यौं भने, छिपाउन खोज्यौं भने, त्यो भविष्यमा कतै न कतैबाट पत्ता लागिहाल्यो भने त्यसले एउटा विस्फोटको रूप लिन्छ, त्यसले भयंकर तनावको स्थिति सिर्जना गर्छ जसले सम्बन्ध पलभरमै तोडिदिन पनि सक्छ। अनि हामी जिन्दगीभर एउटा त्रास लिएर, एउटा डर लिएर बाँचिरहेका हुन्छौं कि हिजोको मेरो सम्बन्ध अब मेरो श्रीमान अथवा श्रीमतीले कतैबाट थाहा पाइहाल्यो भने के हुन्छ त भनेर त्यस्तो डर हुन्छ मनमा। अर्थात् कुनै बेला राम्रै कुरा भन्दा पनि मैले तिम्रो एउटा कुरा थाहा पाएँ भनेर आफ्नो श्रीमान अथवा श्रीमतीले भन्यो भने हामीलाई शंका हुन्छ, कतै त्यो हिजोको कुरा त थाहा पाइहालेन, कसैले भनेन भनेर त्यो डर हुन्छ। जिन्दगीभर यही डरमा बाँचिरहनुपर्छ यदि हामीले भनेनौं भने। अहिले एकदम ध्यान दिएर सुन्नु होला है यो कुरालाई, जो विशेष गरी भर्खरै विवाहमा वैवाहिक सम्बन्धमा बाँधिनु भएको छ। त्यसैले पनि मलाई चाहिँ के लाग्छ भने हिजोको त्यो सम्बन्धलाई सकेसम्म सरलीकरण गरेर सुनाउनु उपयुक्त हुन्छ। हिजो भएका सबै कुराहरू हो बहु सुनाउने होइन, सहजीकरण, त्यसलाई सरलीकरण गरेर चाहिँ हो। एउटा विगत थियो सामान्य, अब त्यसलाई बरु कसरी भन्ने, एउटा व्यक्ति मलाई निकै मन पराउँथ्यो, त्यस्तो थियो, मैले त्यति धेरै आसक्ति देखाइनँ, पछि आफै ऊ आफ्नो बाटो लाग्यो, या हो थोरै प्रेम जस्तो त थियो, त्यति भेटघाट पनि हुन सकेन हाम्रो, यतिकै यतिकै सक्यो, त्यो मैले त्यति गम्भीर रूपमा नै लिइनँ त्यो सम्बन्धलाई भनेर कसरी हुन्छ। त्यो हिजो कसैसँग केही सम्बन्ध थियो तर त्यो त्यति धेरै गहिरो पनि थिएन भनेर सुनाइयो भने त्यो चाहिँ बरु लाभदायक हुनसक्छ, ताकि भोलि कसैले, अरू कोही साथीले सुनाइदिइहाल्यो तिम्रो श्रीमान अथवा तिम्रो श्रीमतीको पहिले यस्तो थियो मैले सुनेको भनेर भनिदिइहाल्यो, अर्थात् कुनै न कुनै कतै न कतै अहिलेको बेलामा झन् कलेजहरू जाँदा अनगिन्ती फोटाहरू खिचिएका हुन्छन्, कतै न कतै बसेको हुनसक्छ, त्यो देखिरहँदाखेरि निकै शंकाहरू उब्जिने ठाउँमा ए मलाई यो विषयमा त हिजै भनिस पहिले नै भनिसकेको छ, त्यस्तो केही होइन, सामान्य हो, उनीहरू साथी हुन् या उसले मन पराउँथ्यो, मेरो मान्छेले चाहिँ उसलाई स्वीकारेन भने जस्तो तरिकाले उसले त्यो आफ्नो मान्छेले त्यतिखेर चाहिँ सहज ढंगले लिन सक्छ, त्यसैले यति कुरा भने। मैले परदेशीको खबर कोही लिएर आउनेछ, जब सुन्नेछौ मुटु भक्कानिएर आउनेछ। परदेशीको खबर कोही लिएर आउनेछ, जब सुन्नेछौ मुटु भक्कानिएर आउनेछ। अलविदा प्यारी भन्दै रगतले लेखिएको अन्तिम खत धागोले बाँधिएर आउनेछ, अन्तिम खत धागोले बाँधिएर आउनेछ। प्रकाश खनाल केरुङ्गा अर्घाखाँची हाल मैदान गाविसमा हुनुहुन्छ, उहाँको मुक्तक मैले वाचन गरे, अर्को मुक्तक पनि म वाचन गरिहाल्छु। हर प्रहर जिन्दगीले छलिरहेको छ, आगो बिना दिल त्यसै जलिरहेको छ। हर प्रहर जिन्दगीले छलिरहेको छ, आगो बिना दिल त्यसै जलिरहेको छ। खडेरी छ जताततै, छैन पानी कतै पनि, तैपनि दुःख पीड़त फलिरहेको छ, तैपनि दुःख पीड़त फलिरहेको छ। देवकी ऐरी बैतडीका मित्रको यो मुक्तक, अन्तिम मुक्तक बाँकी छ, म फोन सम्पर्कमा आउनुहुने मित्रसँग कुरा गर्छु र यो मुक्तक लिन्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? राधाजी, हेटौँडाबाट। राधाजी, यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने त्यो विषयमा नवविवाहित जोडीले अब आफ्नो श्रीमान अथवा श्रीमतीलाई त्यो विषयमा जानकार गराउनु कतिको उपयुक्त छ जस्तो लाग्छ तपाईँलाई? अब त्यो सिद्धिसँग कुरा त नगर्दै राम्रो हुन्छ र फेरि त्यो सम्बन्धमा केही छुटपुट हुने हो कि भनेर नगर्दा राम्रो हुन्छ, किभने बेभन्दा अगाडि नै ती सबै कुराहरूको डिफाइन गर्ने हो भने चाहिँ हुन्छ फेरि। एउटा महत्वपूर्ण विषय उठाउनु भयो तपाईँले, त्यो अगाडि नै भन्न पनि सकिन्छ, त्यो बिहे पछिसम्म कुर्नु पर्दैन है, त्यस्तो विषयमा चाहिँ निकै महत्वपूर्ण कुरा उठाउनु भयो अन्तिममा आएर तपाईँले। हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस् राधाजी। अब मेरो खुट्टामा चप्पल नदेखेर हो, मेरो खुट्टामा चप्पल नदेखेर हो, बस्ने ठुलो एउटा महल नदेखेर हो, तिम्रो माया त आजकल बसै सारी भन्छ। मेरो खुट्टामा चप्पल नदेखेर हो, बस्ने ठुलो एउटा महल नदेखेर हो, तिम्रो माया त आजकल बसै सर्छु भन्छ। लाज ढाक्ने भरको राँचल नदेखेर हो, लाज ढाक्ने भरको राँचल नदेखेर हो। धन्यवाद। उसले खुट्टामा चप्पल नदेखेर केही हुन्न, उसले खुट्टामा चप्पल नदेखेर केही हुन्न, अनि तपाईँको माया मनमा नसमेटेर केही हुन्न। उसले खुट्टामा चप्पल नदेखेर केही हुन्न अनि तपाईँको माया मनमा नसमेटेर केही हुन्न, छाडेर जानेलाई जान दिनुहोस् त्यस्ता मान्छे, छाडेर जानेलाई जान दिनुहोस् त्यस्ता मान्छे, फेरि फेरि जिन्दगीमा नभेटेर केही हुन्न, फेरि फेरि जिन्दगीमा नभेटेर केही हुन्न। नमस्कार, छुटिन्छौ। अब चाहिँ कार्यक्रमको अन्तमा छौँ, तपाईँको फोनहरू लिन भ्याउँदैनौ, अब छुट्टिनुपर्छ। एउटा मुक्तक पनि वाचन गर्नु छ र तपाईँका केही विचारहरू पनि छ, म केही विचारहरू नै यो क्रममा अगाडि बढाइहाल्छु, अलि हतार हतार लिइरहेको छु मैले। सुरेन्द्र चन्द भन्नुहुन्छ, थाहा दिनुपर्छ त्यस्तो विषयमा, किनभने सम्बन्धमा बाँधिएपछि दुई मुठी एउटै भएको हुन्छ र सबै कुरा सेयर गर्नु नै राम्रो हुन्छ भनेर। गोपाल विश्वकर्मा लेख्नुहुन्छ, थाहा नदिएकै राम्रो, किनकि अब त नयाँ सम्बन्ध सुरुवात हुँदैछ, पुरानो सम्बन्धको बारेमा भन्दा नयाँ सम्बन्धमा शङ्का उपशङ्का उत्पन्न हुन सक्छ, पुरानो सम्बन्ध बिर्सिएर नयाँ नै मेरो सबै थोक हो भन्नु बेस भन्नु भएको छ। यसै गरी हिमाल कोइराला नुवाकोटबाट लेख्नुहुन्छ, उसलाई हामीले भनिएन भने, उसले त्यो कुरा थाहा भयो भने सम्बन्ध टुट्न सक्छ भन्दा राम्रो हुन्छ भनेर। त्यस्तै दिपेन्द्र काफले भन्नुहुन्छ, थाहा दिनुपर्छ जसले गर्दा पछि एकअर्कामा दोषलाई दाम्पत्य जीवन अभिशाप हुनबाट जोगाउन मदद गर्छ भनेर। गोविन्द शर्माको विचार छ, त्यो त आफ्नो प्रेमीमा निर्भर पर्ने कुरा हो, जब आफ्नो मर्म बुझ्ने खालको आफ्नो मान्छे छ भने भन्दा फरक पर्दैन, तर प्रायः जसो मान्छे यस्ता हुन्छन् आफ्नै सम्झेर सबै कुरा आफ्नो प्रेमीलाई भन्यो भने यो त बिग्रेको मान्छे रहेछ भनेर उसलाई त्यागिदिन्छन्, त्यसैले भन्नु पर्ला जस्तो लाग्दैन मलाई त, नभनेकै राम्रो भनेर लेख्नु भएको छ। प्रदीप छेत्री भन्नुहुन्छ, हो ओपन पहिले नै भन्दा राम्रो हुन्छ, उहाँले खुल्ला रूपमा पहिले नै भन्दा राम्रो हुन्छ भन्नु खोज्नु भएको। यसै गरी डियर हटलेस भन्ने यो आइडीबाट आएको छ, भन्नु पर्दैन किनभने ती पुराना प्रेमका यादहरूलाई अझ भनौँ सम्बन्ध छुटिएको अतीतलाई एकअर्को सामु कोट्याएर फेरि मुटु किन दुखाउनु भन्दैमा टुक्रिएको मुटु जोडिने त पक्कै होइन, तसर्थ दुवै दम्पतिले तनाव महसुस गर्नुभन्दा नभनेकै बेस भन्नुभएको छ। यसै गरी सरोज पौडेलले भन्नुभएको छ, त्यो त व्यक्ति अनुसार फरक पर्छ, त्यसैले एकअर्कालाई पहिले बुझौँ अनि बल्ल थाहा हुन्छ कि भन्नुहुन्छ कि हुँदैन भनेर। महेन्द्र बस्नेतले लेख्नु भएको छ, शत प्रतिशत थाहा दिनु हुँदैन किनभने नजाने गाउँको बाटो नसोध्नु राम्रो हो भन्नुभएको छ। अरू विचारहरू मैले लिन पाइनँ, तपाईँ सबैसँग माफी चाहन्छु। एउटा मुक्तक मैले वाचन गर्नुपर्छ, साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत, बिग्रिएको घर अनि धोरी देखेर दुनियाँले घृणा गर्छन् टुहुरी देखेर, बिग्रिएको घर अनि धोरी देखेर दुनियाँले घृणा गर्छन् टुहुरी देखेर, समयले नै परीक्षा लिनुसम्म लियो बरै, बेसहारा एक्ली अनि भोरी देखेर, सहारा एक्लै अनि भुरी देखेर। शान्त प्रसाद भण्डारी तुलसीपुर छ दाङ हाल झारखण्ड राँचीमा हुनुहुने मित्रको यो मुक्तक सँगै साताको छ उत्कृष्ट मुक्तक यहीँ सकिएको छ। कार्यक्रम बहकिनी मनको फेसबुक पेज, जसलाई 74,000 भन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ, फेसबुकको सर्चमा गएर बहकिनी मन टाइप गर्नुहोला, BAHAKINE अनि एक स्पेस दिएर MAN मन। सो पेजमा हामीले एउटा स्टाटस राख्छौँ हरेक हप्ताको साताको उत्कृष्ट मुक्तक सेगमेन्टको लागि, त्यहाँ प्राप्त भएका मुक्तकहरू मध्येबाट 6 लिएर आउँछौँ। कार्यक्रमबाट छुटिनुपर्छ, अब चाहिँ यति धेरै कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद। रेडियोमा रहेर कार्यक्रम जोडिदिनु हुने सबै प्राविधिक मित्रहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुभाष पन्तप्रति कृतज्ञता व्यक्त गर्छु। फोन डायल गर्दाखेरि पनि लागेन धेरैको मैले प्रतिक्रियाहरू पढ्न पाइनँ। आगामी दिनहरूमा तपाईँसँग साक्षात्कार होला भन्ने विश्वाससहित, यदि विगतमा कसैसँग आफ्नो प्रेम सम्बन्ध थियो भने नवविवाहित जोडीले त्यो सम्बन्धको बारेमा एकअर्कालाई थाहा दिनुपर्छ कि पर्दैन किन भन्ने विषयमा आफ्नो विचार राख्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। आफ्नो मान्छेको विगत जान्ने चाह हुन सक्छ, सबै नाली बेली जाने डाह हुन सक्छ। आफ्नो मान्छेको विगत जान्ने चाह हुन सक्छ, सबै नाली बेली जाने डाह हुन सक्छ। सामान्य झैं गरी भन्नुहोस् तर कुरा नलुकाउनुहोस्, कुनै दिन त त्यो सम्बन्ध थाहा हुन सक्छ, कुनै दिन त त्यो सम्बन्ध थाहा हुन सक्छ। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। रथका दुई पन्ध्र हाम्रो जिन्दगानी हो, तिमी आगो बनु भने म बनुला पानी, तिमी आगो बनु भने म बनुला पानी। Thank you. बनू ला पानी